International Islamic Research Center. يموت يوم يموت وهو غاش لرعيته إلا حر. कुछ बहुत नेक भी होती है। International Islamic Research Center.